अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म अनिता अरियाल। समाचार सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। व्यवस्थापिका संसदको बैठक आजदेखि सञ्चालन हुने, सरकार संविधान निर्माणप्रति गम्भीर नदेखिएको माओवादीको आरोप। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक केही बेरमा बस्दै शिक्षामा लगानी 80 अर्ब पुर्याउने, अर्थ सचिव भुषालको भनाई। स्पेनको बार्सिलोनामा सुरु एनआरएनको 7 युरोप क्षेत्रीय बैठक आज सकिँदै। इराकमा सरकारी सेना र सुन्नी विद्रोही बीच भएको भिडन्तमा 100 को मृत्यु। र नेपाल फिफा वरियतामा 5 स्थान तल, स्पेन पहिलो स्थानमा यथावत। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। लगातार अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आजदेखि सञ्चालन हुने भएको छ। मुख्य 3 दलबीच राजनीतिक सहमति बनाउन सहमति भएको र रकमान्तरबारे अर्थमन्त्रीले जवाब दिने भएपछि अवरुद्ध संसद खुल्ने भएको हो। उच्चस्तरीय राजनीतिक समिति गठन लगायत यसअघि भएको 4 बुँदी सहमति कार्यान्वयन नभएको र सरकारले रकमान्तर गरेको भन्दै एकीकृत नेकपा माओवादी लगायतका विपक्षी दलले संसद अवरुद्ध गर्दै आएका थिए। नेकपा एमालेका सचिव विष्णु पौडेलले आजको बैठकमा अर्थमन्त्रीले रकमान्तरबारे संसदलाई जवाब दिने, जथाभावी रकमान्तर नगर्ने र गरिसकेको रकम सही ढङ्गले खर्च गर्नका लागि सर्वदलीय समिति बनाउने सहमति भएको जानकारी दिनुभएको छ। एकीकृत नेकपा माओवादीका मुख्य सचेतक गिरिराज मणि पोखरेलले सहमतिलाई पूर्णता दिन बाँकी रहेकाले संसद बैठक अघि नै छलफल गरेर टुङ्गो लगाइने जानकारी दिनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले प्रमाण भेटिए राजनीतिक दलका नेतालाई पनि अख्तियारले समात्ने अभिव्यक्ति दिएपछि यसको तरङ्ग ए माओवादीसम्म पुगेको छ। कार्कीको यो अभिव्यक्तिलाई कतिपयले ए माओवादीमाथि लक्षित रहेको अनुमान लगाएका छन्। ए माओवादीमा पूर्व लडाकुहरूका लागि राज्यले प्रदान गरेको करोडौँ रकम हिनामिना गरिएको आरोप लाग्दै आएको छ। यही विषयलाई लिएर पार्टीभित्र खैलापैला मचिएपछि पोस्ट बहादुर बोगटीको नेतृत्वमा ए माओवादीले 3 सदस्यीय छानबिन समिति गठन गरेर पार्टी हेडक्वार्टरमा प्रतिवेदन समेत पेश गरिसकेको छ। तर 10 वर्ष बितिसक्दा पनि सो प्रतिवेदन सार्वजनिक भने हुन सकेको छैन। ए माओवादी नेताहरूले अकुत सम्पत्ति कमाएको गुनासो बढेपछि सो पार्टीले अमित शेरचनको अध्यक्षतामा ए माओवादी नेताको सम्पत्ति छानबिन सम्बन्धी अर्को समिति पनि बनाएको थियो। लोकेन्द्र विष्ट मगर र नवराज सुवेदी सदस्य रहेको सो समितिले प्रतिवेदन बुझाएको प्रतिवेदन पनि ए माओवादीले अहिलेसम्म गुपचुप राखेको छ। नेताको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन पार्टीको आन्तरिक विषय भए पनि लडाकुको सम्पत्ति राज्यसँग जोडिएको विषय हो। राज्यले दिएको रकममा भएको हिनामिना अख्तियारको क्षेत्रभित्र पर्ने भएकाले कुनै पनि बेला यो विषयमा अख्तियारले हस्तक्षेप गर्न सक्ने ए माओवादी नेताहरू डर रहँदै आएका बेला लोकमान सिंह कार्कीले नेतालाई समेत नछाड्ने बताउनु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बस्ने बैठकमा अध्यक्ष सूर्यबहादुर थापाले राजीनामा लिनुहुने बताइएको छ। थापाको राजीनामापछि सोमबार बस्ने बैठकमा ज्येष्ठ सदस्यको हैसियतले पशुपति शमशेर राणाले पाउनुहुनेछ। पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेका नेता लोकेन्द्र बहादुर चन्दले पार्टी कब्जा गरी आफू अध्यक्ष भएको घोषणा गरेपछि रुष्ट बनेका थापाले राणालाई अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको छ भने आजकै बैठकमा चन्दलाई कार्यवाहीका लागि पनि प्रस्ताव गर्ने राप्रपाले जनाएको छ। आफूलाई नै अध्यक्ष घोषणा गरेको चन्द समूहले भने असार 2 गते केन्द्रीय समितिको बैठक बोलाएको छ। चन्द समूह भने आजको केन्द्रीय समिति बैठकमा नजाने बुझिएको छ। गत वर्ष जेठ 1 साता भएको एकता महाधिवेशनका क्रममा 4 शीर्ष नेताले 1-1 वर्ष अध्यक्ष हुने सहमति गरेका थिए। चन्द लोहनी समूहले थापा पछि लोकेन्द्र बहादुर अध्यक्ष हुने मौखिक सहमति भएको दावी गर्दै आएका बेला थापाले राणालाई अध्यक्ष पद सुम्पन लाग्नु भएको हो। एकीकृत नेकपा माओवादीले कङ्ग्रेस नेतृत्वको सरकार संविधान निर्माणप्रति गम्भीर नदेखिएको आरोप लगाएको छ। नियमित साप्ताहिक पत्रकार भेटघाटमा प्रवक्ता दिनानाथ शर्माले सरकार संविधान निर्माण र विगतमा भएका सम्झौता कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाउनु भएको हो। उहाँले दोस्रो संविधान सभा निर्वाचनमा भएको धाँधलीको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन लगायतका विषयमा सरकारले व्यवस्था गरेको बताउनु भएको छ। आफ्नो पार्टी र सरकार बीच भएका सम्झौता कानुन नभएसम्म संसदको अवरोध कायम गर्ने पनि उहाँले जानकारी दिनुभयो। भेटघाटमा शर्माले पार्टीभित्र भइरहेको वैचारिक विवाद समाधानका लागि छलफल भइरहेको र छिट्टै समाधान हुने बताउनुभयो। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीबीच भेट भएको छ। एमाले नेता ओलीलाई भेट्न प्रचण्ड ओली निवास बालकोट भक्तपुर हिजो पुग्नु भएको थियो। भेटमा सरकारको कार्यशैलीबारे दुवै नेताले असन्तुष्टि जनाएका छन्। सरकारले जथाभावी रकमान्तर गरेको विषयमा प्रचण्डले असन्तुष्टि व्यक्त गर्नुभयो। एमाले नेता ओलीले रकमान्तर र संसदको अवरोध हटाउने बारे आफूले छिट्टै प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको स्रोतले जनाएको छ। प्रचण्डले भेटमा ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दै एमालेको महाधिवेशनबारे समेत चासो व्यक्त गर्नुभयो। जवाफमा नेता ओलीले आफूले स्वास्थ्य लाभ गरेर आएको बताउँदै महाधिवेशन तोकिएकै मितिमा हुने बताउनुभयो। पूर्व अर्थमन्त्री वर्षमान पुनले देश विकासको मेरुदण्डको रूपमा रहेको बजेटमा राजनीति गर्न नहुने बताउनु भएको छ। रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा पुनले बजेटमा लामो समयदेखि राजनीति हुँदा राष्ट्रिय गौरवको आयोजना प्रभावित भएको उल्लेख गर्दै तत्काल संसदमा प्री बजेटमाथि छलफल सुरु गरेर समयमै पूर्ण बजेट ल्याउनु पर्नेमा जोड दिनुभयो। पुनले सरकारले चारमुदी सहमति कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्दै आजबाटै संसदको अवरोध खुलाएर बजेटमा रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको पनि प्रश्न पार्नु भएको छ। उनले रकमान्तर गर्नु अर्थमन्त्रीको बाध्यता भए पनि ठुला ठुला आयोजनामा मात्रै रकमान्तर गर्नुपर्ने सुझाव दिँदै कार्यकर्ता पोस्ने गरी साना आयोजनामा गरिएको रकम अन्तरप्रति आफूहरूको आपत्ति रहेको बताउनुभयो। ऋषि कतेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका आठजना केन्द्रीय नेता सिपी मैनाली नेतृत्वको नेकपा मालेमा प्रवेश गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य कृष्ण राणा र आङ छिरिङ शेर्पा तथा केन्द्रीय सदस्य केदार गिरी, गुरु दाहाल, कृष्ण शर्मा, विष्णु अधिकारी, नामगिर मोक्तान र तिलक नेउपाने नेकपा मालेमा प्रवेश गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टीमा नेपाली क्रान्तिलाई हेर्ने विषयमा अपरिपक्वता देखिएकाले जनवादी क्रान्ति गर्नुपर्छ भन्ने पक्ष एक ठाउँमा उभिनुपर्ने भएकाले नेकपा मालेमा प्रवेश गरेको नेता कृष्ण राणाले बताउनुभयो। विद्यार्थी संगठनका अध्यक्ष घनश्याम मिश्र र महिला संगठनको सचिवालय सदस्य गोमा लामिछाने पनि मालेमा प्रवेश गर्नुभएको छ। पहिले नेकपा मालेमै रहेका उनीहरू ऋषि कटेलको नेतृत्वमा अलग भएर नेकपा एकीकृत हुँदै नेपाल कम्युनिस्टमा आबद्ध भएका थिए। चिसो र सुक्खा सहन सक्ने धानको जात अर्को वर्षदेखि सबै किसानसम्म पुग्ने भएको छ। यस वर्ष अनुसन्धानमा संलग्न किसानलाई मात्रै नयाँ जातको बिउ पुर्याउन सकिएको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। नार्कका वरिष्ठ वैज्ञानिक हरिकृष्ण उप्रेतीका अनुसार पछिल्लो पटक सिफारिस गरिएका सुक्खा र चिसो सहन सक्ने जात अर्को वर्षदेखि सम्बन्धित ठाउँका सबै किसानसम्म पुर्याइनेछ। नार्कले उच्च पहाडी क्षेत्रका लागि लेकाली धान 1 र 3 तथा तराईका लागि सुक्खा धान 4, 5, 6 सिफारिस गरेको छ। लेकाली धानले चिसोमा पनि राम्रो उत्पादन दिने र झार्न पनि सजिलो हुने उहाँले बताउनुभयो। यस्तै तराईको खडेरीग्रस्त क्षेत्रमा सुक्खा 4 र 5 को जात लगाउन उपयुक्त हुन्छ उहाँले भन्नुभयो। सुक्खा 6 जातले सुक्खासँगै बाढी पनि सहन सक्छ। नार्कले धानका 60 भन्दा बढी जात सिफारिस गरिसकेकोमा 20-25 वटा जात बढी प्रचलित रहेका छन्। अब पालो जनताको मतको मतका लागि हाम्रो प्रश्न छ। प्रधानमन्त्री सुशील कोइरालाको हालै भएको भारत र चीन भ्रमणबाट तपाईँलाई के फाइदा भए जस्तो लाग्छ? ए, छिमेकीसँगको सम्बन्ध प्रगाढ। बी, आर्थिक साझेदारीको सम्भावना बढ्यो। र सी, नियमित कुरा हो, केही हुँदैन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। अब पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौँडा वीरगञ्ज सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटवल सडक खण्ड पनि खुल्ला रहेका छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0556 63 63 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रममा 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान र दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब विदेशका खबर। गैर आवासीय नेपाली संघ एनआरएन को 7 युरोप क्षेत्रीय बैठक तथा 5 क्षेत्रीय महिला सम्मेलन स्पेनको बार्सिलोनामा सुरु भएको छ। युरोप क्षेत्रका गैर आवासीय नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको बैठकमा यो क्षेत्रमा रहेका नेपालीका समस्या तथा अवसरका बारेमा छलफल भइरहेको छ। बैठकको उद्घाटन संस्थाका अध्यक्ष शेषक घले स्पेन समेत हेर्ने फ्रान्सका लागि नेपाली राजदूत मोहन कृष्ण श्रेष्ठ, संस्थापक अध्यक्ष उपेन्द्र महतो, नेपालका पूर्व मन्त्री एवं सभासद डाक्टर प्रकाश शरण महत, पूर्व अध्यक्ष जीवा लामिछानी र संस्थाका संरक्षक राम प्रताप थापाले संयुक्त रूपमा गर्नुभयो। बैठकमा उपस्थित गैर आवासीय नेपालीहरूलाई स्वागत गर्दै एनआरएन स्पेनका अध्यक्ष एकराज गिरीले स्पेनमा नेपाली राजदूतावासको स्थापना, रिपोर्टेसनमा पर्ने नेपालीहरूको समस्या लगायतका विषयमा ध्यान दिन एनआरएन नेतृत्वलाई आग्रह गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै संस्थाका अध्यक्ष शेषक घलेले आफ्नो कार्यकालका लागि लक्षित एजेन्डा पूरा गर्न आफू अहोरात र खटिरहेको बताउनुभयो। स्पेनमा नेपालको राजदूतावास आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि नेपाल सरकारसँग पहल गर्ने र त्यसलाई प्राथमिकतामा राख्ने बताउनुभयो। संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नेपालीहरूलाई विदेशका सबै पेसा व्यवसाय बन्द गरेर नेपालमा लगानी गर्न प्रोत्साहित नगर्ने भन्दै विदेशको पेसा व्यवसाय कायमै राखेर नेपालमा पनि लगानी गर्न आग्रह गर्नुभयो। निवर्तमान अध्यक्ष जीवा लामिछानेले संयुक्त लगानी लगायतका परियोजना एनआरएनको टेस्ट परीक्षा रहेको भन्दै त्यो पास गरेको रूपमा आफूले लिएको बताउनु भएको छ। आज युरोप क्षेत्रीय महिला सम्मेलनसँगै घोषणापत्र जारी गरी युरोप क्षेत्रीय बैठक सम्पन्न हुनेछ। इराकको मोसुलमा भएको सरकारी सेना र अलकायदा समर्थित सुन्नी विद्रोही बीच भएको वृन्तमा 100 भन्दा बढीको मृत्यु भएको छ। मृत्यु हुनेमा 55 सर्वसाधारण रहेको अधिकारीले बताएका छन्। वृन्तमा 22 प्रहरीको ज्यान गएको छ। विद्रोहीहरूले प्रहरी चौकी र सुरक्षा चेकपोइन्टमा आक्रमण गरेपछि वृन्त भएको जनाइएको छ। र अन्तमा खेल समाचार। नेपाल फिफा वरियतामा 5 स्थान तल खस्किएको छ। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले जुन महिनाको वरियता सार्वजनिक गर्दा नेपाल आफ्नो वरियतामा उरालो लागेको हो। यसअघिको 169 स्थानमा रहेको नेपाल 5 स्थान तल झर्दै 164 स्थानमा पुगेको छ। दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा माथि 130 स्थानमा रहेको छ। अफगानिस्तान पछि पनि अघिल्लो महिनाको तुलनामा 2 स्थान खस्केको हो। दक्षिण एसियाको वरियतामा 2 स्थानमा उक्लिएको मालदिव्स आफूलाई 6 स्थान सुधार गर्दै 147 स्थानमा पुगेको छ। त्यस्तै गरी भारत 7 स्थान तल झर्दै 154, 5 स्थान तल झर्दै नेपालसँगै समान पाकिस्तान 164 स्थानमा रहेको छ। नेपालभन्दा पछाडि रहेको बङ्गलादेश 167, श्रीलङ्का 170 र भुटान 207 स्थानमा रहेका छन्। नयाँ वरियता क्रममा विश्वविजेता स्पेनसँगै जर्मनी पहिलो र दोस्रोमा यथावत रहँदा आयोजक राष्ट्र ब्राजिल पोर्चुगललाई 4थोमा धकेल्दै 3रो स्थानमा उक्लिएको छ। त्यस्तै विश्वकपमा दावेदारको रूपमा हेरिएको अर्जेन्टिना 2 स्थान माथि उक्लदै 5 स्थानसम्म उक्लदा समान 2 स्थान फर्को मार्दै स्विजरल्यान्ड 6ठौँ स्थानमा आएको छ। 7 स्थानमा उरुग्वे, 8 कोलम्बिया परेका छन्। इटली पुरानै 9 स्थानमा रहेको छ भने इङ्ल्यान्ड 1 स्थान माथि उक्लदै शीर्ष 10 आएको छ। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। व्यवस्थापिका संसदको बैठक आजदेखि सञ्चालन हुने, सरकार संविधान निर्माणप्रति गम्भीर नदेखिएको माओवादीको आरोप। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै शिक्षामा लगानी 80 अर्ब पुर्याउने अर्थसचिव भूषालको भनाई।